मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ। मैं मुरीदे खैरुल अनाम हूँ, मैं फकीरे खैरुल अनाम हूँ, मैं गुलाम इब्ने गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ। मुझे इश्क है तो खुदा से है, मुझे इश्क है तो रसूल से, मेरे मुंह से आए महक सदा, जो मैं नाम लूँ तेरा भूल से, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ। मुझे इश्क सरो सुमन से है, मुझे इश्क सारे चमन से है, मुझे इश्क उनकी गली से है, मुझे इश्क उनके वतन से है, मुझे इश्क है तो अली से है, मुझे इश्क है तो बुतूल से, मुझे इश्क है तो हसन से है, मुझे इश्क है तो हुसैन से, मुझे इश्क शाहे जमन से है, मैं तो पंजतन का गुलाम हूँ, मैं तो पंजतन का गुलाम हूँ। मेरा शेर क्या, मेरा जिक्र क्या, मेरी बात क्या, मेरी फिक्र क्या, मेरी बात तेरी बात उनके अदब से है, मेरा जिक्र उनके सबब से है, मेरा शेर उनके तुफैल से, मेरी फिक्र उनके तुफैल से, कहाँ मुझ में इतनी सकत भला, کہ ہو منقبت کا بھی حق ادا میں تو پنجتن کا غلام ہوں میں تو پنجتن کا غلام ہوں میں مرید خیر الانام ہوں میں فقیر خیر الانام ہوں میں غلام میں غلام میں غلام ابن غلام ہوں میں تو پنجتن کا غلام ہوں ہوا کیسے تن سے وہ سر جدا جہاں عشق ہو وہیں کربلا میری بات انہی کی بات ہے میرے سامنے وہی ذات ہے میری بات انہی کی بات ہے میرے سامنے وہی ذات ہے وہی جن کو شیر خدا کہیں جنہیں باب صلی اللہ کہیں وہی جن کو ذات علی کہیں وہی جن کو آل نبی کہیں وہی پوختہ ہے میں تو خام ہوں میں تو پنجتن کا غلام ہوں میں تو پنجتن کا غلام ہوں میں قمر ہوں شاعر بے نوا میں قمر ہوں شاعر بے نوا میری حیثیت ہی بھلا ہے کیا میری حیثیت ہی بھلا ہے کیا وہ ہے بادشاہوں کے بادشاہ وہ ہے بادشاہوں کے بادشاہ وہ ہے بادشاہوں کے بادشاہ میں ہوں ان کے در کا بس ایک گدا یہ تو نسبتوں کا ہے سلسلہ میرا پنجتن سے ہے واسطہ میرا پنجتن سے ہے میرا پنجتن سے ہے میرا پنجتن سے ہے رابطہ میں تو پنجتن کا غلام ہوں میں تو پنجتن کا غلام ہوں میرا پنجتن کو سلام ہے میرا پنجتن کو سلام ہے